الشيطان الرجيم بسم الله الرحمن الرحيم اللهم صل على سيدنا محمد النبي الأمي وعلى آله وأصحابه وبارك وسلم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقهوا قولي. اللہ پاک کے فضل و کرم سے مالک کی عنایت ہے, رحم ہے, کرم ہے, فضل ہے. لا اله الا الله. ऊंचे शहनशाह यहाँ लड़े कितने दीर चले चल के फिर बुझ गए कितने दीर चले चल के फिर बुझ गए क्या खबर कितने तारे खिले झुक गए पर न डूबे न डूबा हमारा नबी अल्लाहुम्मा सल्ले अला सैयदिना जिनके हाथों में है उन्हें रोज़े जज़ा और क्या चाहिए हमको अपनी गुलामी की दे दे सनद बस को अपनी गुलामी की दे दे सनद बस यही इज्जतों मर्तबा चाहिए भर के झोली में सरकार ने भर के झोली मेरी मेरे सरकार ने मुस्त खुराक कहाँ और क्या चाहिए, अल्लाहुम्मा सल्ले अला सैयदना मौलाना मुहम्मदिन, अल्लाहुम्मा सल्ले अला सैयदना मौलाना मुहम्मदिन I'm मोहम्मद की चौक نظر آ رہی ہے کسی بے خودی میں کہیں کھو نہ جاؤں کسی بے خودی میں کہیں کھو نہ جاؤں تو اب تڑپا رہی ہے تو عالم کا داتا میرے سامنے ہے تو عالم کا داتا میرے سامنے ہے یہ کام سدا میرے سامنے محمد کی چوکھٹ نظر آ رہی ہے یہ فرمایا حق نے کہ پیارے محمد یہ فرمایا حق نے کہ پیارے محمد ہمارے وہ تم ہم تمہارے محمد ہمیں اپنی جلوں میں اے غم تمہاری ہی صورت نظر آ رہی ہے ہمیں اپنے جلوں میں غم تمہاری ہی صورت نظر آ رہی ہے فقیری کا مجھ میں نہیں ہے سلیقہ کہ آتا نہیں دنیا کا طریقہ ادھر دل دیدار کرم کملی والے زمانے کی بولی بھری جا رہی کرم کملی والے زمانے کی جونی بھری جا رہی ہے فرشتوں کرے گا آگے بچھا دو اٹھو بہر تازی سر کو جھکا دو خدا کہہ رہا ہے میرے مصطفیٰ کی وہ دیکھو سواری چلی آ رہی ہے کہہ رہا ہے میرے مصطفیٰ کی وہ دیکھو سواری چلی آ رہی ہے میں سجدہ کروں یا کہ دل کو سنبھالوں محمد کی چادر نظر آ رہی ہے اسی بے خودی میں कहीं खो न जाऊं कमली वाले की तड़पाई कि मेरे परवरदिगार ने मुझे मेरी उम्मत से 70,000 ऐसे अता फरमाए जो जन्नत से बगैर हिसाब दाखिल होंगे। हजरत उमर रजी अल्लाह ताला ने अर्ज की कि या रसूल अल्लाह सल्लम क्या अच्छा होता आप इससे ज्यादा के मुतल्लिक सवाल करते। रऊफ रहीम आका सल्लम ने फरमाया ऐ उमर मैंने ज्यादा के लिए दरख्वास्त की थी मुझे मेरे रब ने इस कदर अता फरमाया इस कदर की बजाय करते हाथों को आप ने खोल दिया और बाजुओं को कुशादा किया और कलावा भरा। हशाम कहते हैं कि ये अल्लाह ताला का अतिया है जो उसने अपने महबूब को दिया तादाद मालूम ही नहीं हो सकती कितना दिया रखने सुधान रूह अलमानी में। ये अमर बिन हजम वगैरह फरमाते हैं 3 दिन तक हुजूर का सहसन का ये मामूल रहा कि सिर्फ नमाज पंजराना के लिए आप तशरीफ लाते सिर्फ तिलकत नशीन हो जाते। 4th दिन हज के मामूल आप तशरीफ लाए हमने अर्ज की या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम 3 दिन तक हमसे आप अलग अलग रहे यहाँ तक कि अंदेशा हुआ कोई हादसा रफू पजीर हो गया। फरमाया ऐ मेरे सहाबा फिक्र अंदेशे की कोई बात नहीं बड़ा दिल खुश कुन वाकया हुआ मेरे रब ने मेरे साथ ये वादा फरमाया कि मेरी उम्मत से 70,000 आदमी को बिला हिसाब जन्नत में दाखिल फरमाएगा मैं रब से 3 दिन इस तादाद से इजाफे की इंतजार करता रहा रब को अजीम और करीम पाया 70,000 के अलावा 70,000 इसके अलावा इन हर शख्स के साथ 70,000 अल्लाह पाक ने हाथ अता फरमाया लेकिन हर एक के साथ 70,000 अल्लाह पाक क्या शान बुजुर्गी फिर देखो बुजुर्गों का कॉल बेटा मैं बताती हूँ कि मुझे बहुत ज्यादा होता है कि वक्त की कदर करे। अभी हम दारुल अमल में बैठे हैं बस यही जो अमल है यही काम आएगा ठीक है बेटा। मौत नजर आने पे दरवाजा तौबा का भी बंद हो जाता है अमल का भी बंद हो जाता है और बस जो ये वक्त है इसी में जो हमने कमाई कर ली दुनिया में भी अल्लाह की रहमत और आखरत में भी अल्लाह की रहमत अगर हासिल कर लिया हमने इस वक्त को। बुजुर्गों का कौल है कि वक्त की कदर करो मरते वक्त आदमी जमीन और आसमान के खजाने भी पेश करे एक मिनट भी जिंदगी का ना मिल सकेगा एक मिनट भी जिंदगी ना मिल सकेगा इस जिंदगी को सराफा रहमत समझो क्योंकि इसमें अमल सवाले का मौका नसीब होता है जिस पर आखिरत और अपनी जिंदगी की बुनियाद कायम होगी ठीक है। फिर रुजू का सहसन की देखो इसी की आपकी हदीस मुबारक है मुबारक है वो शख्स जिसको अल्लाह पाक ने तवील उम्र दी और उसने आमाल सवाले जमा किए खुशकिस्मत तरीन वो शख्स और पूछा बदकिस्मत कौन है जिसको अल्लाह ने तवील उम्र दी और उसने गुनाहों में गुजारी। तो बेटा ये अल्लाह पाक हम सब को अमल की तौफीक अनायत फरमाए हम सब से रहमत फरमाए। तुझे बात है विशाल ने जरा आप एक बार जरूर पढ़ो बेटा जरा आवाज को ठीक में रहेगा एक जरूर थोड़ा पढ़िए। علیہ وسلم کی شان میں شان رسالت مآب صلی اللہ علیہ وسلم اللہ سبحانہ تعالیٰ کا فرمان ہے کہ اے حبیب اگر تو نہ ہوتا تو میں اپنے رب ہونے کو ظاہر نہ کرتا اور میں اخلاق کو پیدا نہ کرتا. حدیث قدسی ہے. اللہ تعالیٰ اپنے کمال ذات اور صفات میں یکتا ہے. اللہ ایسا بے نیاز ہے اور وہ کسی کا محتاج نہیں, سب اس کے محتاج ہیں. اس کی اولاد نہیں نہ وہ کسی کی اولاد. دنیا میں انسان کا ماں باپ اور اولاد ہی محبوب ہوتی ہے. اللہ سبحانہ تعالیٰ نے اب کی شکل میں اپنا محبوب پیدا فرمایا. حضرت جابر رضی اللہ تعالیٰ فرماتے ہیں میں نے آپ صلی اللہ علیہ وسلم سے پوچھا کہ موجودات سے پہلے اللہ پاک نے کس چیز کو پیدا فرمایا, تو آپ صلی اللہ علیہ وسلم نے فرمایا, حضور نے فرمایا اے جابر